آیت نمبر 215 کو دیکھتے ہیں. 215 یسلونک ماذا ينفقون, وہ آپ سے سوال کرتے ہیں کہ ہم کیا کچھ خرچ کریں. قل ما انفقتم من خیر فللوالدین والاقربین والیتامی والمساکین وابن السبیل. کہہ دیجئے کہ جو کچھ بھی تم مال میں سے خرچ کرو تو وہ والدین کے لیے اور اقربین کے لیے اور یتیم مسکین اور مسافروں کے لیے ہے. انسان کہتا ہے اچھا ماں باپ پہ تو کروں ٹھیک ہے, رشتہ داروں پہ بھی کر لوں, لیکن یہ یتیم مسکین اور وابن السبیل پہ کیوں کروں, مسافروں پہ کیوں کروں, جن کا مجھے نہیں پتہ, جن سے مجھے کچھ کل ملنے کی تمنا نہیں, امید نہیں. تو کہا وما تفعلوا من خیر فإن اللہ بہ علیم, اور جو کچھ بھی تم خیر سے کرو گے, مال میں سے کرو گے, بھلائی کے ساتھ کرو گے, اللہ تعالیٰ اس کو جانتا ہے. یعنی اس کے لیے کرنا سیکھو. دوسروں کے لیے کرتے ہو تو اپنے رب کے لیے کرنا سیکھو, اصل پتہ چل جائے گا تمہیں کہ رب چاہتا کیا تم سے. یہ آیت بھی خوبصورت آیت ہے. سوال کیا تھا صحابہ کرام نے, اللہ کے نبی صلی اللہ علیہ وسلم نے اس طریقے سے اپنے ساتھیوں کا تزکیہ فرمایا کہ وہ بار بار آ کے یہ پوچھا کرتے تھے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم یہ بتائیے کہ ہم کون سے عمل کریں کہ ہمیں زیادہ نیکیاں ملیں. انہی سوالوں میں ایک سوال ان کا تھا مال کے بارے میں, اور کہتے ہیں کہ عمر بن جموخ ایک لنگڑے صحابی تھے اور بہت مالدار تھے. انہوں نے آ کے یہ سوال کیا تھا کہ اللہ کے نبی صلی اللہ علیہ وسلم مال کہاں خرچ کریں. یہاں سوال کے انداز پہ بھی غور کیجئے. عموماً ہمارے سوال کیا ہوتے ہیں, کہاں خرچ نہ کریں, کیا ضروری ہے اس کی زکوٰۃ دینا, کیا سونے میں سے کھوٹ کے بھی زکوٰۃ دیں, اور وہ موتیوں کا تو وزن ہی نہیں ملتا. آج کے دور میں لوگ ایسے سوال پوچھتے ہیں, کیا ضروری ہے اب اس کا صدقہ دیں, ہم پہ تو قرض ہے کیا زکوٰۃ پھر بھی دیں, ہم پہ تو قرض ہے کیا پھر بھی ہم حج پہ جائیں. لیکن صحابہ کرام کے سوال یسلونک ماذا ينفقون, آپ بتائیں ہم کیا خرچ کریں, یہ کس پہ کریں. جواب بھی بڑا خوبصورت ملتا ہے. ما انفقتم من خیر, تم جو بھی خرچ کرو خیر میں سے. لفظ خیر پہ غور کیجئے گا, مال کو یہاں خیر کہا گیا. یہاں سے آپ اسلام کا نظریہ مال دیکھ سکتے ہیں, کوئی بری چیز نہیں, ناپسندیدہ چیز نہیں, خیر تو اچھی چیز ہوتی ہے. کیوں کہ وہ مال جو خیر پہ لگے گا وہ خیر بن جائے گا, جو رب کے حکموں پہ لگے گا, جو اس کی دیوی ذمہ داریوں کو پورا کرنے میں لگے گا, جو گھر والوں کی ضروریات کو پورا کرنے میں لگے گا وہ خیر بن جائے گا, اور جو شیطان کے راستے میں لگے گا پھر وہ شر بن جائے گا. فرمائے واقعی خرچ کرنا چاہتے ہو تو جاؤ سب سے پہلے فلل والدین, اپنے ماں باپ پہ خرچ کرو. کیوں بھائی ماں باپ پہ کیوں خرچ کریں؟ اس لیے کہ انہوں نے اپنی ساری زندگی تمہارے نام لگا دی, انہوں نے اپنی جوانی گلا دی تمہیں جوان کرنے میں, انہوں نے اپنی صحت گنوا دی تمہیں طاقت دینے میں. پیچھے مڑ کے دیکھو وہ منتظر ہیں, ان کو دو, اور کس کو دو, رشتہ داروں کو, یتیموں مسکینوں اور مسافروں کو. سوال پیدا ہوتا ہے کہ ماں باپ کا ذکر سب سے پہلے کیوں ہوا. اس لیے کہ ماں باپ ہی ہیں وہ ہستی کہ دنیا میں آنے کے بعد جنہوں نے سب سے پہلے ہم پہ لگایا تھا. پیدا ہوتے پھینک دیتے, ٹریش کین میں ڈال دیتے, نہ خریدتے ہمارے لیے کوئی لباس, نہ خریدتے کوئی کھانے پینے کی چیز, تو آج ہم کہاں ہوتے. تو لہٰذا اللہ تعالیٰ نے اس آیت میں خرچ کی رغبت دلائی. کہاں خرچ کرو؟ ماں باپ, رشتہ داروں, یتیموں, مسکینوں, مسافروں پر کب خرچ کرے، صدقہ کب شروع ہوتا ہے؟ کیونکہ یہ آیت جو ہے یہ نفلی صدقات کے بارے میں، یہ زکوٰۃ کی بات نہیں ہے. کیوں؟ کہ ماں باپ کو زکوٰۃ نہیں لگتی، یہاں ایک جنرل بات ہے. تو صدقہ کب شروع ہوتا ہے؟ جب انسان اپنی ضروریات پوری کر لے. اگلے رکوع میں اس کا ذکر آئے گا بھی. اور حضرت جابر رضی اللہ تعالیٰ عنہ سے روایت ہے، نبی صلی اللہ علیہ وسلم نے فرمایا، اپنی ذات سے ابتدا کر اور اس پر خرچ کر، اگر اس سے کچھ بچ جائے تو اپنے رشتہ داروں کے لیے، اور اگر تیرے کچھ رشتہ داروں سے بھی کچھ بچ جائے تو اس طرح اور اس طرح. پھر آپ اپنے ہاتھوں کو دائیں اور بائیں اشارہ کر کے بتا رہے تھے، یعنی پہلے اپنے اوپر لگاؤ، پھر اپنے قریبی رشتہ داروں پہ لگاؤ، پھر جو بچ جائے تو پھر وہ دور ادھر ادھر دو. یہ صحیح مسلم کی روایت ہے. لیکن ہمارا تو اپنے پہ لگ کے ہی نہیں پورا ہوتا. تو یاد رکھیے کہ اس میں عیش اور تعیش نہیں، ضرورت ہے. ضروریات اور تعیشات میں فرق ہے، نیسیسٹیز اور لگژریز میں فرق ہے. ابو امامہ باہلی فرماتے ہیں، نبی صلی اللہ علیہ وسلم نے فرمایا، اے ابن آدم، اپنی ضرورت سے زائد مال خرچ کر دینا تیرے لیے ہی بہتر ہے. اگر تو اس کو روک لے گا تو تیرے لیے برا ہوگا، اور بقدر کفایت تو ملامت نہیں کیا جائے گا، یعنی ضرورت کے مطابق تم لے سکتے ہو. اور دینے کی ابتدا اپنے اہل عیال سے کر، اور اوپر والا ہاتھ نیچے والے ہاتھ سے بہتر ہے. اسے ہی مسلم کی روایت ہے. کیوں؟ آپ دیکھیے کہ مال رکتا ہے تو کیسے، جیسے بلاک ہو جاتا ہے. آپ ایک سیوریج کی لائن ڈالتے ہیں نا اپنے سنک کے ساتھ، پانی گزرتا جاتا ہے تو صاف رہتا ہے، لیکن اگر اس کے بیچ میں کلاٹ آ جائے تو روک دے گا نا پانی کو بھی. کوئی آپ کے لیفٹ اوورز یا کوئی چکنائی، کچھ ایسی چیزیں جمع ہو کے کلاٹ کر دیتی ہیں نا، تو پھر آپ کا وہ پانی رک جاتا ہے. اسی طرح مال رکتا نہیں، چلتا رہتا ہے، ضروریات پہ لگتا رہتا ہے، تو اس سے پھر سسٹم ٹھیک رہتے ہیں. جہاں کلاٹس آ جاتے ہیں نا، پھر وہاں مال تعفن پیدا کرتا ہے. تیسرے پارے کی آغاز سے ہی آپ دیکھیں گے بہت خوبصورت مثالوں سے ہمیں مال کا اسلام میں کیا مقام ہے اور کیا نظریہ ہے وہ بتایا گیا، لیکن یہاں ذہن سازی کی جا رہی ہے. پھر اسی طرح ایک اور روایت خرچ کرنے کے بارے میں صحیح بخاری کی، حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے، اللہ تعالیٰ فرماتا ہے، میری راہ میں خرچ کر تو میں بھی تم پر خرچ کر دوں گا، اور فرمایا، اللہ کا ہاتھ بھرا ہوا ہے، رات اور دن کے مسلسل خرچ سے بھی یہ کم نہیں ہوتا. اور فرمایا، تم نے نہیں دیکھا، جب سے آسمان و زمین کو اللہ تعالیٰ نے پیدا کیا مسلسل خرچ کیے جا رہے، لیکن اس کے ہاتھ میں کوئی کمی نہیں ہوئی. اس کا عرش پانی پر تھا، اور اس کے ہاتھ میں میزان عدل ہے جسے وہ جھکاتا اور اٹھاتا رہتا ہے. اللہ اکبر. ہم خرچ کریں گے تو ہمیں ہی فائدہ ہوگا. اب دیکھیے کہ ماں باپ کا ذکر کیا، اپنے اوپر خرچ کرنے کی بات نہیں کی. کیوں؟ اس لیے کہ اپنے اوپر تو سبھی خرچ کرتے ہیں. بیوی بچوں پہ خرچ کرنے کی یہاں بات نہیں کی. کیوں؟ کہ ان پہ تو سبھی خرچ کرتے ہیں. اور بعض دفعہ یہ لگتا ہے کہ ہم سوچتے ہی ہیں کہ ہمیں سب سے پہلے اپنے اوپر لگانا ہے، پھر بیوی بچوں پہ لگانا ہے، پھر کچھ بچا تو ماں باپ کو دے دیں گے. حالانکہ حقیقت کیا ہے کہ پہلے ماں باپ، پھر اپنی ذات. لوگ سوال کرتے ہیں، پوری نہیں پڑتی، گزارا نہیں ہوتا، کیا پھر بھی ماں باپ کو دوں؟ تو سوال کیسے ہونا چاہیے کہ گزارا نہیں ہوتا، مال تھوڑا ہے، ماں باپ کو دیتا ہوں، اس کے بعد اپنے لیے نہیں بچتا تو کیا کروں؟ ہم ان کو پیچھے ڈال دیتے ہیں. بعض دفعہ ضروری نہیں ہوتا کہ ماں باپ کو ضرورت بھی ہو، تو ان کو خیرات سمجھ کے کیوں دیتے ہو؟ تحفے کی صورت میں دو، ان کے رشتہ داروں کو دو، گفٹس کی صورت میں دو. انہوں نے تمہیں جس محبت سے دیا، تم بھی اسی محبت سے ان کو پلٹاؤ، تمہارا تعلق مضبوط ہوگا، تم ان کی دعائیں لوگے. لیکن اس کے برعکس آج کے دور میں ہمارے مال کہاں لگ رہے ہیں، یہ ہم سب کو دیکھنا ہے. اللہ تعالیٰ نے تو کمزوروں اور محروموں کی مدد کے لیے انفاق کا حکم دیا جس میں حکمتیں تھیں. بس اب دیکھیے کہ یتیم بچے چھوٹے ہوتے ہیں اور کمزور بھی ہوتے ہیں تو مدد کے مستحق ہوتے ہیں. پھر مسکین جو ہوتے ہیں ان کے سے اخراجات کے لیے کچھ نہیں ہوتا, جیسے ہینڈ ٹو ماؤتھ سفید پوش جن کو ہم کہتے ہیں, اپنی شرافت کی وجہ سے کسی کے آگے ہاتھ نہیں پھیلاتے, اس لیے ان کو دو. مسافر کو کیوں دو؟ اس لیے کہ گھر سے دور ہے, رکاوٹیں ہوتی ہیں, ان پر خرچ کرنے سے انسان کے جذبے رحمت اور اشتراک کے جذبے کو تسکین ملتی ہے. ہو سکتا ہے مسافر کے اس گھر میں بہت سامان ہو لیکن سفر میں تھا, جیب کٹ گئی, والیٹ کھو گیا یا پیسے ختم ہو گئے, ہر طرح کے معاملے ہو سکتے ہیں نا. اللہ تعالیٰ نے فرما دیا وَمَا تَفَّلُوا مِنْ خَيْرٍ فَإِنَّ اللَّهَ بِهِ عَلِيمٌ, تم جو کرو گے اللہ اس سے باخبر ہے. کیا بات یاد کروائی جا رہی ہے کہ تم جو خرچ کرتے ہو اس سے بھی باخبر ہے, کس مقصد سے خرچ کرتے ہو اس سے بھی باخبر ہے, تمہاری نیت کیا ہے اس کو بھی جانتا ہے, اور تم جو خرچ کرتے اس کو ضائع نہیں کرے گا. تفسیر ابن عباس میں آتا ہے کہ مسلمانوں نے اللہ کے نبی صلی اللہ علیہ وسلم سے پوچھا ہم اپنا مال کہاں خرچ کریں, اس پر رعایت نازل ہوئی. چلیے اپنا تھوڑا سا جائزہ لیتے ہیں, ہمارے مال کہاں لگتے ہیں, ہماری شاپنگ کی لسٹوں میں کیا کیا لکھا ہوا ہے. اس سے پہلے آپ کو ایک بڑا خوبصورت کال لکھوانا چاہوں گی میمون بن مہران کا. اس آیت کی تلاوت کے بعد فرماتے مال خرچ کرنے میں نہ تو طبلہ اور سارنگی ہے, نہ چوبی تصویریں اور نہ دیوار کے آرائشی پردے. مشکل لفظ ہیں اس لیے اس کو آسان کرنا چاہوں گی. کہتے ہیں کہ اللہ تعالیٰ نے جو یہ کہہ دیا کہ مان فقط تم من خیرن, تم جو خرچ کرو, اس میں نہ تو اس کا ذکر ہے کہ تم طبلہ و سارنگی یعنی میوزیکل انسٹرومنٹس پہ خرچ کرو, نہ بڑی بڑی تصویریں اور نہ دیواروں کے اوپر لگے ہوئے خوبصورتی کے لیے پردے. یعنی دیوار پہ پردہ کیوں لگتا ہے, ضرورت نہیں ہوتی نا, کھڑکی پہ تو ضرورت ہوتی ہے کہ باہر نہ دکھے, لیکن دیواروں پہ صرف آرائش کے لیے ہوتے ہیں. کہتے ہیں اس کا تو ذکر ہی نہیں کیا. اور یہ حقیقت ہے کہ آج اکثر مال والے مال کو دنیا کی جنت بنانے کے لیے استعمال کرتے ہیں. آج مال طاقت کا اظہار بن گیا, جس کی لاٹھی اس کی بھینس. لیکن یہی مال دنیا کو مضبوط بناتا ہے اور یہی آخرت کو. دینار, دین خرید لو یا نار خرید لو. من خیرن, خیر پہ خرچ کرو گے مل جائے گا. آپ دیکھیے کہ اقربین کا ذکر کیا, اس میں سسرال والے بھی آتے ہیں, ان کے لیے بھی اچھی چیزیں رکھو. اور لینے کی نیت سے نہ دو بلکہ اللہ کے لیے دو. والیتامہ, محروم طبقہ, ان کو دو. وابن السبیل, تم نہیں جانتے آج کے بعد ہو سکتا ہے اسے ملاقات بھی نہ ہو, نہ تمہارے شہر کا نہ تمہاری جان پہچان کا, لیکن اس کو بھی دے دو. عبد القادر جیلانی کے پاس ایک شخص آیا, بہت امیر تھا, کہنے لگا کہ مال ہے اور سمجھ نہیں آتا کون مستحق ہے اور کون نہیں, کون ڈیزرونگ ہے اور کون ڈیزرو نہیں کرتا, کس کو دوں؟ تو کہنے لگے تم اس کو دو جو تمہارے خیال میں مستحق ہے, اور اگر وہ نہ بھی مستحق ہوا یعنی اس کو بھی دو, اس لیے کہ اللہ تمہیں وہ بھی دیتا ہے جس کو تم ڈیزرو کرتے ہو اور وہ بھی دیتا ہے جس کو تم ڈیزرو نہیں کرتے. امت وسط کو ایک منہج دیا گیا کہ تمہارے مال خیر کے راستے میں خرچ ہوں. اس کے برعکس آج ہمارے مال کہاں لگتے ہیں سوچئے گا آپ. آپ دیکھیے کہ صحابہ کرام کے جب ہم حالات سنتے ہیں یا ان کی کہانیاں پڑھتے ہیں تو ہمیں اپنی زندگیوں پہ جو ایک فکر لگنے لگتی ہے, یہ چیز ایمان کی نشانی ہے. آپ سب کے لیے مبارک ہے کہ وہ لوگ جو ان کہانیوں کو سنتے ہوئے اپنا محاسبہ کر رہے ہوتے ہیں, اللہ تعالیٰ سے ایک بہت اچھی امید رکھنی ہے آپ نے کہ یہ سوچ اور یہ فہم اسی نے دیا کہ ہم اپنے لیے بھی وہی چیز ڈھونڈیں جو صحابہ کرام کے لیے تھی. دوسری بات یہ رہ گئی کہ کیا ہم جنت میں جا بھی سکیں گے کہ نہیں. ابھی ہمارے وہ عمل نہیں, ہماری وہ تڑپ نہیں, وہ کوشش نہیں. تو اس کے لیے ایک چیز ذہن میں رکھیے گا کہ لا یکلف اللہ نفسا الا وسعہا, اللہ تعالیٰ کسی نفس کو اس کی وسعت سے زیادہ نہیں آزماتا. پھر سورۃ توبہ میں جب ہم انشاءاللہ پہنچیں گے, اور میری تمنا ہے کہ ہم ساری منزلیں طے کرتے ہوئے سورۃ توبہ تک پہنچ جائیں, جو وہاں آپ کے دل کھلیں گے نا, انشاءاللہ آپ خود محسوس کریں گے کہ اوپن ہارٹ سرجری بھی اس طرح انسان کو نہیں کھولتی جیسے ان آیتوں کو پڑھ کے دل کھلتے ہیں, کہ اللہ تعالیٰ نے خود ہی بوجھ ہلکے کر دیے. پہلے دور میں اگر ایک مسلمان تھا تو وہ 100 کافروں پہ بھاری تھا, 200 پہ بھاری تھا. اب ایمان کم ہو گئے, حوصلے کم ہو گئے, کوششیں کم ہو گئیں, اللہ نے بوجھ ہلکے کر دیے. آج کے دور میں نیکی کرنا آج کے حالات کے مطابق اس کا اجر ہوگا. ہر دور کا ابو بکر مختلف ہوتا ہے رضی اللہ عنہ, ہر دور کا عمر فاروق مختلف ہے. آج کے دور میں اگر ہم نیکیوں پہ رہنے کی بات کریں تو فتنوں کے دور میں ایمان والے کا مقام اور بڑھ جاتا ہے. آج جو بچے جن کی باتیں ہم سنتے اور کہتے اور خوش ہوتے ہیں, ان شاء اللہ تعالیٰ انہی میں سے ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ پیدا ہوں گے, انہی میں سے عمر فاروق رضی اللہ تعالیٰ عنہ پیدا ہوں گے, انہی میں سے بلال اٹھیں گے جو کلمہ حق کو بلند کریں گے, کعبہ کی چھت پہ اذانیں دیں گے. صرف ضرورت ہے ماں کے بیدار ہونے کی, اپنی غفلتوں سے نکل کے اپنے مال اور اپنی چیزوں کو خیر کی طرف لانے کی کوششیں کر کے دیکھیں. انشاءاللہ تعالی ہر دور میں سے لوگ چنے جائیں گے. ثلتم من الاولین ثلتم من الاخرین, سورۃ واقعہ بھی آپ کی ہیلپ کرے گی انشاءاللہ اس بارے میں. جہاں سابقین کا ذکر ہوا آگے بڑھنے والے, تو فرمایا یہ پہلے دور میں بہت ہوں گے لیکن بعد والے دور میں کم رہ جائیں گے. اور پھر جب اصحاب الیمین کی بات ہوئی, بیچ کے راستے والے, درمیانی جنتوں والے, تو کہا یہ پہلے میں بھی بہت تھے اور بعد میں بھی بہت ہوں گے. بس دعا کریں اللہ صحاب الشمال میں نہ کرے. پھر اسی طرح انشاءاللہ تعالی سورۃ فاطر میں بھی ایک آیت آئے گی جس سے آپ کو بہت تسلی ملے گی انشاءاللہ تعالی. کہ اللہ تعالیٰ فرماتے ہیں کہ کتاب کے وارث ہوئے لیکن پھر تین گروہوں میں بٹ گئے. کچھ وہ ہیں جو سابقم بالخیرات, نیکیوں میں بھاگنے والے, آگے سے آگے آگے سے آگے وہ پہنچ جائیں گے اگلے درجوں پہ. لیکن پھر دوسرے کون ہیں؟ مقتصدن, بیچ کی راہ والے, کچھ کچھ لے کے چلنے والے, اور پھر کچھ ظالم لنفسی. تو انشاءاللہ تعالی اس سفر پہ چلتے جائیں گے, دل کھلتا جائے گا اور اپنے رب سے جو مانگیں گے ملے گا. الایمان بین الخوف والرجا, ایمان خوف اور امید کی درمیان کی کیفیت کا نام ہے. اگر ہم نے یہ سوچ لیا کہ ہم تو جنت میں جا ہی نہیں سکتے, تو یاد رکھیے یہ شیطان کا وسوسہ ہوگا. جا نہیں سکتے, چلو چھوڑو عمل نہیں کرتے, جو آج اس نے امت مسلمہ کی اکثریت کو دے دیا. کیا فرق پڑتا ہے نیکیوں سے؟ جانا تو ہے نہیں, چلو دنیا میں عیش کر لو, اس دنیا میں مستی سے رہو, کل جو ہوگا دیکھیں گے. اچھا جس کو اللہ نے بھیجنا ہوا بھیج دے گا. مس کنسیپشن, میں سوچتی ہوں اتنا مخلوط مذہب ہو گیا اس وقت ہمارا, وہ دین تو رہا ہی نہیں جس کے لیے محمد رسول اللہ صلی اللہ علیہ وسلم نے مارے کھائیں, کوڑے کھائے, تکلیفیں سہی صحابہ کرام نے, پتھروں پہ لٹائے گئے. جن کی آگ بجھتی تھی ان کی کھال کے پگھل پگھل کے گرنے سے, یہ ان کی استقامت تھی کہ لا الہ الا اللہ کی دعوت ہم تک پیور فارم میں پہنچی. اگر وہ کمپرومائزنگ ہوتے, اگر وہ ان وقتوں پہ اپنے آپ کو امت بن کے نہ سوچتے, اپنے ذاتی نفعوں کے پیچھے بھاگتے رہتے, تو آج یہ دین اس شکل میں نہ رہتا. تو لہٰذا ضرورت ہے اسی بات کی کہ اپنے آپ کو رب سے جوڑنا ہے. آپ نے دونوں آیتوں کا ربط بھی دیکھا ہوگا. ام حسب تم, مجھے ایسے لگتا ہے جیسے کوئی سامنے کھڑا مجھے کہہ رہا ہے ام حسب تم, تم یہ سوچتی ہو. پھر انسان تھوڑا ہیزیٹیٹ فیل کرتا ہے, یہ کس کو پتہ چلا؟ اللہ کو پتہ چل گیا میں یہ سوچتی رہتی ہوں, دیکھنا کچھ نہیں ہوتا, بس جنت مانگتے رہو ملتی جائے گی, صبح و شام ساتھ ساتھ بات کہہ دو اللہم انی اسألک الجنہ مل جائے گی. یہ کس کو پتہ چلا کہ میں نے تو یہ سوچا ہوا ہے کہ میں چونکہ مسلمان ماں کے گھر پیدا ہوئی تو جنت مل جائے گی, کسی نے تو یہ سوچا ہوا ہے کہ میں اللہ کے نبی کی تعریفیں کرتی رہوں گی تو جنت مل جائے گی. نہیں, جنت کی قیمت دینی پڑے گی, من پسند چیز اس کے نام پہ نکالنی پڑے گی. اگلے رکوع میں بھی انشاءاللہ اس پہ آپ بات سنیں گے, اور صحابہ کرام کے سوالوں سے بھی ان کے ذہن کو انسان سمجھ سکتا ہے کہ وہ کس طریقے سے سوچتے تھے. تو ہم نے اپنے حصے کا کام کرنا ہے, اور اللہ تعالیٰ انشاءاللہ تعالیٰ پھر ہمارے ساتھ اچھا ہی معاملہ کرے گا, کبھی کسی پہ ظلم نہیں ہوگا. اگلی آیت کو دیکھتے ہیں, 216, کتب علیکم القتال, تم پر قتال فرض کیا گیا, وہو کرہ لکم, حالانکہ وہ تمہیں ناپسند ہے, تمہیں اچھا نہیں لگتا, تم نہیں چاہتے کہ قتال کرو جہاد کرو. اچھا, حالانکہ حقیقت کیا ہے, وَعَسَىٰ أَن تَكْرَهُوا شَيْئًا, اور امید ہے کہ تم کسی چیز کو ناپسند کرو, وَهُوَ خَيْرٌ لَكُمْ, اور وہ تمہارے حق میں بہتر ہو, خیر ہو, تمہارے حق میں اچھی ہو. اور کیا ہو سکتا ہے, وَعَسَىٰ أَن تُحِبُّوا شَيْئًا, اور امید ہے کہ تم کسی چیز کو پسند کرو, حالانکہ وَهُوَ شَرُّ لَكُمْ, وہ تمہارے حق میں بری ہو, ناپسند ہو تمہیں. وَاللَّهُ يَعْلَمُ وَأَنْتُمْ لَا تَعْلَمُونَ, اور اللہ تعالیٰ جانتا ہے تم نہیں جانتے, تمہارا علم بہت چھوٹا ہے, رب کا علم بہت بڑا ہے. یہاں سے ایک بار پھر قتال کی بات کر کے صحابہ کرام کی ایمانی حالت کو کھولا گیا. مکہ کے 13 سال کہتے رہے ہمیں کچھ موقع ملنا چاہیے, ہم بھی کچھ کریں, کچھ کریں, جواب دیں ان کو, ابو جہل کو بتائیں, مزہ چکھائیں, لیکن ایک ہی جواب تھا کہ کفو ایدیکم, اپنے ہاتھ روکے رکھو. سورۃ نساء میں آتا ہے وہ حکم, ابھی نہیں, ابھی خاموش رہو. پھر کیا ہوا کہ مکہ میں دن پورے ہوئے, مدینہ آ گئے ہجرت کر کے. اب جب حالات تھوڑے سے سٹیبل ہوئے, مشکل تھوڑی سی کم ہوئی, مسلمانوں کا ایک تشخص بنا, تو اب حکم آ گیا کہ اچھا, یہ ابھی بھی تمہاری طرف میلی نگاہ سے دیکھتے ہیں, چلو اذن للذین یقاتلون, اجازت دے دی گئی ان لوگوں کو جو لڑنا چاہتے ہیں اللہ کے راستے میں, اب لڑ لو, جواب دے لو, لیکن دیکھو زیادتی نہ کرنا. حکم آ گیا, اجازت مل گئی کہ ٹھیک ہے تم اللہ کے راستے میں یہ کام کر سکتے ہو. لیکن اس وقت پھر جب عملی میدان میں کودے تو لوگ دو گروہوں میں بٹ گئے. یاد رکھیے کہ جذباتی نعرے لگانے والے لوگ عموماً ایک ہی مزاج کے ہوتے ہیں, لیکن نعرے لگانے کے بعد عملی میدان میں کودنا ایک مختلف کیفیت ہوتی ہے. جیسے ہمارے ہاں لوگ میلاد النبی کے موقع پہ نعرے لگاتے ہیں, جلوس نکالتے ہیں اللہ کے نبی صلی اللہ علیہ وسلم کی محبت میں, لیکن پریکٹیکلی آپ کی سنتوں سے محبت کتنوں کو ہے, مسجدوں کے اندر آپ کے طریقوں کا رواج کتنا ہے, اس کو ہم سب جانتے ہیں. عمل میں کسی چیز کا ڈھلنا تب ممکن ہوتا ہے جب دل اس چیز کے لیے مائل ہو چکا ہو. جب جہاد کا حکم آیا تو کچھ لوگ تھے, سارے نہیں, کچھ تھے, انہوں نے پسو پیش کی کیونکہ موقع پہلا پہلا تھا, लेकिन कुछ लोगों की बात फिर सारे लोगों के नाम पे लग जाती है। याद रखिए, एक इज्तमाई ज़िंदगी का असूल है। एक या दो लोग कहते होंगे या कह दिया होगा कि क्यों भाई, अभी क्या ज़रूरत थी इतनी, अभी क्यों हमें लड़ने की हुक्म दे दिया। लेकिन अल्लाह ताला ने सबके नाम पे एक ठप्पा लगा दिया, और वो क्या कि वहुवा कुरहुल्लकुम। तुम्हें नापसंद लगता है? हमने तो फ़र्ज़ कर दिया, अब हमने तो लिख दिया, इजाज़त दे दी, लेकिन तुम्हें नापसंद लगता है? जैसे कहते हैं ना हमारे यहाँ कि एक मछली सारे जल को गंदा करती है। सहाबे कराम में से कोई भी मुनाफिक नहीं था, निफाक नहीं था उसके दिल में। दिल में उसके कुछ और, ज़ुबान पे कुछ और नहीं था। लेकिन इंसान थे ना, इंसान होने के नाते किसी से अगर ऐसी बात हो गई तो अल्लाह ताला ने यहाँ मौजू को पलटते हुए किताल की बात नहीं की, बल्कि एक असूल दे दिया। और वो असूल जिसको समझ आ गया, उसने उस आय इस आयत का फ़ायदा उठा लिया। और वो क्या है, तुम्हें पसंद नहीं आया जिहाद, किताल अच्छा नहीं लगता, चलो ठीक है उसको पीछे रखो, आओ मैं तुम्हें एक असूल सिखाता हूँ। और वो क्या, वासान तक रहू शैयं वहुवा खैरुल्लकुम। हो सकता है कि तुम्हें कोई चीज़ ना पसंद लगे, करीह लगे, मकरूह जानो, पसंद ना करो, लेकिन वो तुम्हारे हक में बेहतर हो। और बास चीज़ों को तुम अच्छा समझो और वो तुम्हारे हक में बुरी हो। तुम्हारा एंगल ऑफ विजन मुख्तलिफ है और अल्लाह ताला का फ़र्क, लिहाजा उसके सपुर्द कर दो अपने आप को, वो बेहतर जानता है, वो खूब जानता है कि अच्छा क्या है और बुरा क्या है। असल में इस आयत में बंदे मोमिन को उसकी औकात दिखा दी गई, कोताह नज़री दिखा दी। कितना शॉर्ट साइडेड है एक इंसान कि उसको ये भी नहीं पता कि जिस चीज़ को मैं अच्छा समझ रहा हूँ वो अच्छी है कि यह बुरी। क्या अमूमन ज़िंदगी में हमारे साथ नहीं होता कि जिस चीज़ को हम अच्छा समझते हैं लेकिन वो हमारे हक में अच्छी नहीं होती, और बाज़ चीज़ों को हम बुरी समझ लेते हैं लेकिन बाद में वो बहुत अच्छी होती है। तो लिहाजा ज़रूरत है इस बात की कि हम इस आयत को समझ लें कि अल्लाह ताला ने हमारे हक में कुछ चीज़ों को पसंद किया लेकिन वो हमें अच्छी नहीं लगती। मसलन क्या, मैं चाहूँगी कि हम एक लिस्ट तैयार करें, आप अपने पास लिखिए। अल्लाह ताला ने हमें कुछ बातों का हुक्म दिया और बज़ाहर हमें मुश्किल लगती हैं। सबसे पहला हुक्म क्या दिया, यानी अब ये जो तफसील है ना, क्या सा अन तकरहू शैयन वहुवा खैरुल्लकुम। सबसे पहली चीज़ जो इंसानों को अमूमन मुश्किल लगती है वो क्या है, एक रब को मानना, एक रब की बंदगी, ग़ुलामी। दर दर पे जाना अच्छा भी लगता है, अट्रैक्टिव भी लगता है, कशिश होती है हर दर पे जाने में, लेकिन एक रब का बन के बैठना मुश्किल होता है। अब ये इंसान को लगा बुरा, अल्लाह ताला फरमाते हैं वहुवा खैरुल्लकुम, ये तुम्हारे हक में अच्छा भी हो सकता है। कैसे एक रब का बनना अच्छा कैसे है, दर दर के भिखारी बनने से? तो मेरा ख्याल है कि इसको तो आप समझ सकते हैं अपनी मेट्स के साथ। एक वो मेट है कि जो सिर्फ एक ही घर में रहती है 24 घंटे, एक ही जगह काम करती है, उसको एक की माननी पड़ती है, लेकिन बंदिश है। और एक दूसरी वो है जो घर घर जाती है, कभी कहीं गई, कभी कहाँ गई, उठी तो वहाँ चली गई। आप बताइए कि ज़्यादा फ़ायदे में कौन रहती है? मैंने देखा है कि बस हालात ऐसे भी होते हैं कि पाकिस्तान में जो मासियाँ घर घर बर्तन धोती हैं ना, एक घर में आती हैं तो फिक्र लगी होती है दूसरे घर में, फिर दूसरे में आती हैं तो फिक्र लगती है उसकी अगले की। सारा दिन भूखी रहती हैं, क्यों? सुबह जिसके पास गई उसने कहा अच्छा वो अगले घर जाएगी ना, वहाँ से खा लेगी, और जब अगली के गई तो उसने कहा नहीं पीछे से खा ही होगी, और वो पहले घर से भी भूखी आई और दूसरे से भूखी निकली, और तीसरे में गई तो उसने भी आगे टाल दिया। वो एक सजदा जिसे तू गिरा समझता है, दिलाता है हजार सजदों से आदमी को निजात। एक रब का बनना इंसान को सारी दुनिया का बनने से बचा लेता है। हम जब रब के नहीं बनते ना तो फिर ये दुनिया हमें अपना बनाती है, खींचती है। एक लम्हे के लिए आप छोड़ें ज़रा रब के काम को, कितने काम है जो आपको जर्म्स की तरह चिमट जाएंगे। फिर अल्लाह ताला और हमारे लिए क्या पसंद करता है? एक रसूल, उसको मानो, उसको फॉलो करो। लोगों को बड़ा मुश्किल लगता है रसूल को माने, एक को माने। नहीं, हम तो बुज़ुर्गों को देखेंगे, वो देखो वो भी तो इतने अच्छे बुज़ुर्ग हैं, उनको भी तो ख्वाब आते हैं, वो देखो वो सेंट्स, और वो देखो इतने अच्छे अच्छे काम लोग करते हैं। अब क्या एक रसूल की बात करें? हाँ ठीक है, हम उनके नाते पढ़ेंगे, लेकिन बात तो हम अपने बुज़ुर्गों की मानेंगे, तसव्वुफ़ के नाम पे और जिस नाम पे मर्जी। अब इंसान को बुरा लगा, लेकिन हम देखेंगे कि कैसे एक रसूल की तबाह इंसान को दूसरी चीज़ों से बचा लेती है। मसलन आप देखिए कि जब एक रसूल है और उसके सामने ज़िंदगी को रखते हैं तो इत्तबा आसान है ना। एक रोल मॉडल आ गया, देखते जाओ और चलते जाओ, राहबर मान लो और अपनी ज़िंदगी में तब्दीलियां पैदा करते जाओ। लेकिन अगर हम इसको छोड़ते हैं तो हम कहाँ जाके गिरते हैं? आज दुनिया को देखिए किस किस इज़्म में मारी हुई है, कहीं सोशलिज़्म है तो कहीं कम्युनिज़्म है, कहीं डेमोक्रेसी है और कहीं आमरियत है और कहीं कुछ, किसी को पता ही नहीं कि एक लीडर कौन सा है। इस वक्त इस दुनिया को महसूस हो रहा है कि एक ऐसा लीडर हो जो पूरी दुनिया के इंसानों को यूनाइट कर दे, जो नज़रियात और अकायद में सबको जोड़ दे, वरना तो हर तरफ अपने मुफादात की जंग है। फिर उसके आगे चलिए, अल्लाह ताला ने एक किताब दी, अल्यौम अकमलतु लकुम दीनकुम व अतममतु अलैकुम नेमती व रदीतु लकुम अल इस्लाम दीना। शरीयत दे दी, सुन्नत और किताब को जमा करके, कि ये है एक मुख्तसर सा निसाब, इस पे अमल कर लो, ज़िंदगी बदल जाएगी। लोगों को मुश्किल लगता है क्योंकि उनको अपने चारों तरफ डिस्ट्रैक्शंस बहुत दिखती हैं ना। अब देखिए कि एक किताब को पढ़ के फॉलो करना आसान है या बहुत सारी किताबों को पढ़ना और उसमें से पिक एंड चूज करना, कि ये ज़्यादा मुश्किल है ये ज़्यादा आसान है। आप कभी किसी चीज़ को फॉलो करते हैं ना, रेसिपी को फॉलो करते हैं, एक रेसिपी लिखी होगी ना आप उसको फ़ौरन कर लेंगे, और अगर दो तीन जगह से आपने ढूंढ के एक चीज़ पकानी हो तो मुश्किल होगी ना। कोई आपको इंस्ट्रक्शंस दे रहा है, कोई एक देगा तो एक चीज़ को फॉलो करना ईजी है ना, अगर आप सारी चीज़ों से ढूंढ ढूंढ के आपको बताएं मुश्किल लगता है ना। जैसे मैं आपको अगर बता रही हूँ तो मैं आपको एक स्ट्रेच में बता दूंगी ना, इस आयत का ये मतलब है और ये, और वो, और बीच में अगर तोड़ तोड़ के मैं बताऊँ ये उस तफसीर में है, ये वहाँ होगा, ये वहाँ होगा, डिस्ट्रैक्शन होगा ना। तो एक किताब के साथ जुड़ना लोगों को मुश्किल लगता है, लेकिन हकीकत यह है कि इसमें इंसानों की फलाह है। इसके लिए वक्त लगाना। फिर आगे देखिए कि और दीन के रिचुअल्स जो हैं उसको सामने रखिए। नमाज अल्लाह ताला ने फ़र्ज़ की, हमें मुश्किल लगती है, हम नमाज को मुश्किल समझते हैं कि ये कैसे पढ़ें, क्यों पढ़ें, पांच बार पढ़ें, वज़ू भी करें और फिर सो ऑन। अब ज़रा देखिए ये हमारे हक में कैसे बेहतर है। मैं सिर्फ अगर यहाँ आपको नमाज के बेनिफिट्स देने लग जाऊँ ना तो आप हैरान हो जाएंगे कि जो रूहानी फ़ायदे हैं और जो उसके इखलाकी फ़ायदे हैं और जो रब से कुर्ब जुड़ता है, पूरा इस पर एक दर्स इंशाल्लाह तैयार करके आपको एक प्रेजेंटेशन दिखाएंगे कि आज किस तरीके से इंसानियत ने इस चीज़ को मान लिया। मुझे चंद दिन पहले किसी ने एक ईमेल भेजा और बहुत अच्छा लगा मुझे, और उम्मीद है कि उसको हम ट्रांसलेट भी करवाएंगे उर्दू में। कि उन्होंने बताया कि आज के दौर में हम सब रेडिएशंस बहुत सारी अब्जॉर्ब करते हैं, हमारे चारों तरफ इलेक्ट्रॉनिक्स का दौर है ना, सेलफोन्स हैं तो कहीं स्टीरियो है और कहीं टीवी है और वीडियो और इंटरनेट, इन सब चीज़ों से रेस निकलती हैं। जब हम ये बहुत सारी रेज अपनी बॉडी पे लेते हैं तो इसका इफ़ेक्ट क्या आता है कि फिर हम डिप्रेस होते हैं और टेंशन होती है और इस तरह की कुछ चीज़ें, यानी जो हम एब्जॉर्ब करते हैं। तो आज की लेटेस्ट जो रिसर्च है उससे ये पता चल गया कि इंसान अगर दिन में मिट्टी के ऊपर ख़ास तौर पे अपने आप को सर नीचे रखे, ज़मीन पे लगाए और पूरी बॉडी को बेंड करे तो डिस्चार्ज होती हैं रेज, जो हमने एक्स्ट्रा इनहेल की होती है हमारी बॉडी ने, वो डिस्चार्ज हो जाती हैं। ये कौन सी कैफियत है हमारे सजदे की। और उन्होंने उसमें एक और बड़ी हैरानकुन बात लिखी हुई थी कि जो हमारी ज़मीन है ना, इसके अंदर डिफरेंट सर्कल्स होते हैं ना, आप सबको भी मालूम होगा, डिफरेंट यानी रेडियस है और उसके गिर्द घूमती रहती हैं चीज़ें। तो उन्होंने कहा कि अगर ज़मीन का जो बिल्कुल मिडल पार्ट है वहाँ जाके अगर, यानी मरकज़ जिसको आप कहते हैं न्यूक्लियस, वहाँ अगर कोई अपने सर को ज़मीन पर रखता है तो सबसे ज़्यादा उसके जिस्म से रेज डिस्चार्ज हो जाएंगी और वो रिलैक्स फील करेगा। और वो जगह कौन सी है? खाना कहाँ? आसान तुक तक रहू शैयन व हुआ खैरुल्लकुम, वज़ू के फ़ायदे एक एक अमल और कुछ नहीं, तो दिन में 5 बार हाजिरी याद आती है ना मैदान महशर की, रब के पास ऐसे ही जाके खड़े होना है, प्रैक्टिस करवाई, वहाँ जाके डर ना जाना, पता ही ना चले किसके पास खड़े होना है। अल्लाह ताला कहते हैं अपना माल दूसरों के लिए लगाओ, सदका दो, ज़कात दो। आप एक लिस्ट बनाएं, मैंने आपको हिंट दे दिया, पूरी शरीयत की चीज़ें जो हम पे फ़र्ज़ हैं उसको लिखें और फिर उसके बेनिफिट्स आगे लिखें, छोटा सा बुकलेट बन सकता है इस पे अगर आप कुछ कोशिश करें तो। सारी ज़िंदगी इंसान लड़ता रहता है ना अल्लाह ताला से। इसी के साथ एक और चीज़ भी आपके साथ रुख रखूँगी कि बाज़ दफ़ा हम अपनी किस्मत से लड़ते रहते हैं, अपने मुकद्दर से लड़ते रहते हैं। हमारी ज़िंदगी में कोई वाक़या आ जाता है ऐसा, कोई ऐसे हालात आ जाते हैं, हम एक्सेप्ट नहीं करते हैं। कहते हैं ये क्यों हुआ, मेरे साथ ही क्यों हुआ, क्या ज़रूरत थी इसकी। लेकिन बाद में उसमें से जो खैर निकलती है ना, वो सिर्फ ज़ात तक नहीं रहती, नस्लों तक फैलती है। एक वाक्या मैं हमेशा इस आयत पे आके ज़रूर सुनाती हूँ, मेरा दिल चाह रहा है मैं आपके साथ भी शेयर करूँ। सही बुखारी का वाक्या हज़रत आयशा रज़ी अल्लाह ताला अन्हो की रिवायत से, लेकिन मैं आपको अपने लफ्ज़ों में सुनाऊँगी। एक औरत काले रंग की थी, यानी स्याह फाम थी, मदीना के करीब किसी बस्ती में रहती थी, लॉन्डी थी, काम करती थी बेचारी घरों में जैसे लोग काम करते हैं। बहुत पुरानी सारी ज़िंदगी उसने उनकी खिदमत की। एक दिन क्या हुआ कि जो कबीला है उसका मालिक या उसकी बेटी, किसी का भी एक हार चोरी हो गया। उस दौर में लोग इस तरह के लेदर के बने हुए हार पहनते थे। जब चोरी हुआ तो लोगों ने उस औरत पर इल्ज़ाम लगाया, क्योंकि अमूमन ऐसे वक्त में घर की मेड्स की शामत आती है। अब इसने नहीं चोरी किया था, ये सच्ची थी, लेकिन आप ज़रा देखिए कि उसने तड़प के दुआ मांगी। हर मज़हब में इंसान रब को मानता है, ये अलग बात है कि रब की ना माने, दिल को पता है कि रब है। इसने अपने दिल में एक नियत की और दुआ की कि अगर ऐ मेरे रब तू मेरी बेगुनाही साबित कर दे तो मैं इन लोगों को छोड़ दूँगी। दिल खट्टा हो गया उसका, क्योंकि हदीस में आता है कि उन्होंने उस औरत की तलाशी ली, उसके प्राइवेट पार्ट्स तक को देखा उस हार को ढूंढने में। अब ये एक मजलूम औरत है, ज्यादती हुई इस पे, बेकस थी। अल्लाह ने इसकी पुकार सुनी, सारे लोग जमा थे तो देखा कि आसमान से एक चील, ईगल होता है ना उकाब, वो उड़ती भी आई, सबके बीच में उसने वो हार ज़मीन पे फेंका। हुआ क्या था कि उसने कहीं वो उतार के रखा गुसल करने के लिए किसी दरिया के पास, तो चील उसको गोश्त का टुकड़ा समझ के उठा के ले गई हुई थी। اللہ نے اس عورت کی دعا کیسے سنی کہ سب کے بیچ میں وہ ہار آ کے گرا. اب وہ گرا تو گرا, لوگ شرمندہ ہو گئے, وہ بھی گر گئے نگاہوں سے اس کی. اب معافیاں مانگنے لگے, ہمیں معاف کر دو, ہم نے تمہارے سے زیادتی کی, ہم نے تم پہ شک کیا, جلدی کی ہم نے. کہنے لگی کہ اگر تم نے مجھ پہ رحم کرنا ہے تو ایک کر دو, مجھے آزاد کر دو, میں اب تم لوگوں کے ساتھ رہنا نہیں چاہتی. دل ٹوٹ گیا نا. کہا ہاں ٹھیک ہے, جاؤ تم آزاد ہو. اس کو سامان دیا, سب دیا, جاؤ. اب وہ عورت ہے اور اس کا رب ہے, اس کو نہیں پتا میں کہاں جاؤں, اکیلی عورت ہے. وہاں سے نکلتی ہے, مدینہ شہر آ جاتی ہے, اور گزرتے گزرتے مسجد نبوی سے سامنا ہوا. اللہ کے نبی صلی اللہ علیہ وسلم کو دیکھا, اپنے ساتھیوں کو علم دے رہے ہیں, دین سکھا رہے ہیں. اس کے دل میں بات اتر گئی, مسلمان ہو گئی, اسلام قبول کیا. اللہ کے نبی صلی اللہ علیہ وسلم کو جب معلوم ہوا کہ یہ بے قص بے سہارا عورت ہے, آپ نے مسجد نبوی کے ساتھ اس کو ایک چبوترا بنا دیا. اب اس عورت کا مقدر دیکھیے, سارا دن دنیا کی اعلیٰ ترین مسجدوں میں سے ایک مسجد کو صاف کرتی ہے, دیکھ بھال کرتی ہے, فارغ ہوتی ہے تو دنیا کی بہترین خواتین, اللہ کے نبی صلی اللہ علیہ وسلم کی بیویاں, ازواج مطہرات, ان کے پاس بیٹھتی ہے, صحبت اچھی مل گئی. مقام کیا ملا, جگہ کیا ملی, ساتھ کیا ملا. حضرت عائشہ رضی اللہ تعالیٰ عنہ فرماتی ہیں کہ وہ عورت ایک شعر اکثر پڑھتی تھی. اس کا مفہوم کیا ہے, کبھی لکھواؤں گی انشاءاللہ, عربی میں شعر ہے وہ بھی. کہتی تھی, ہار کی چوری والا دن میرے رب کے عجائب میں سے ایک عجیب دن تھا. یعنی میرے رب کی قدرتوں میں سے ایک بہت بڑی قدرت تھی اس دن میں, کہ جس نے مجھے شرک کی گندگیوں سے نکال کے اسلام کی سچائی کی طرف ڈال دیا. کہتے ہم نے پوچھا کرتے تھے یہ کیا, کون سا تھا ہار کی چوری, تو اس پہ اس عورت نے یہ سارا واقعہ سنایا. آسان تک رہو شیوں وہو خیر الکم, شاید تمہیں کوئی چیز بری لگے لیکن وہ اچھی ہو. ہار کی چوری, الزام, بلیمنگ, کس کو اچھا لگے گا؟ انسان تو ڈوب کے مرنے لگتا ہے, زمین پھٹے اس میں چلا جاؤں, لیکن کیسی خیر نکلی کہ اللہ نے اس کو نبی صلی اللہ علیہ وسلم کی مسجد میں لے کے لا دیا, آپ کی بیویوں کے ساتھ اٹھنے بیٹھنے لگی, اور آپ اس کی کتنی عزت کرتے تھے کہ ایک دن جب صبح میں آپ آئے, صحابہ کرام نے بتایا کہ وہ کالی مائی کا انتقال ہو گیا. کہا اچھا, مجھے کیوں نہیں بتایا؟ کہا ہم نے سوچا کہ بس ٹھیک ہے, ایک عورت ہے, کوئی بات نہیں, ہم نے اس کا جنازہ پڑھا, اس کو دفن کر دیا. آپ نے فرمایا, دلونی علی قبرہا, مجھے اس کی قبر دکھاؤ. آپ گئے اس کی قبر پہ اور وہاں اس کے لیے دعائے مغفرت کی. یہ مقام ملتا ہے جب بندہ رب کے فیصلوں کو قبول کر لے. آپ کی زندگیوں میں بھی ایسے کئی واقعات آئے ہوں گے, آپ نے نہ ٹھیک سمجھا لیکن وہ ٹھیک ہو گیا. اس آیت کا ٹاپک آپ کو یہی لکھایا تھا نا, نہ ٹھیک بھی ٹھیک ہوئی. تقدیر کے فیصلوں کو قبول کر لیجئے, سر نہیں پھوڑنا, سر جھکانا ہے, چیزیں نہیں توڑنی, خود ٹوٹنا ہے. رب کے فیصلوں کو خوشی سے مان جائیں, جو آپ کے نصیب میں تھا مل گیا. ہم ساری زندگی اپنے آپ سے لڑتے رہتے ہیں نا, کیوں ملا یہ, یہ شوہر ملنا تھا, یہی رہ گیا تھا میرے نصیب میں, یہی بچے ملنے تھے, یہی بہو ملنی تھی, یہی ساس تھی میرے نصیب میں. ہاں تھی, کرو قبول, خوشی سے کرو. روتے رہو گے تو روتے ہی رہو گے. رب کے فیصلوں کو قبول کرو. تمہیں کیا پتا جو بیماری تم پہ آئی اس کے پیچھے کیا خیر چھپی ہوئی ہے؟ تمہیں کیا پتا جو تم پہ آج الزام لگایا گھر والوں نے, اس کے پیچھے خیر کتنی ہے؟ तुम पे किसी ने जुल्म किया, तुम मजलूम हो। तुम्हारे दिल की पुकार अर्श तक चली जाएगी, तुम्हारी दुआएं कबूल होने लगेंगी। अगर एक इस आयत पे ईमान हो जाए, जिंदगियों के रुख बदल जाएं। जिस तरह खुशियों को सीने से लगाते हैं, ऐसे गमों को सीने से लगाएंगे। जिस तरह खुशियों के मुंतज़र रहते हैं, इस तरह आजमाइशों के मुंतज़र रहेंगे। जिस तरह अच्छी चीज़ों के ऊपर राज़ी होते हैं, इस तरह बुरी चीज़ों पर राज़ी होंगे। कि अल्लाह, आए कोई गलत फ़ैसला, कोई आए ऐसी चीज़ जो मेरे ऊपर बोझ पड़े और मैं उसको कबूल करूँ, खुल के कहूँ मेरे रब ने दी ये चीज़, मैं राज़ी। रदीतु बिल्लाहि रब्बं व बिल इस्लामी दीनं व बि मुहम्मदिन नबीयन। ऐ अल्लाह, मैं तेरी रज़ा पे राज़ी हूँ, तेरे रब होने पे राज़ी हूँ, तेरे नबी के रसूल होने पे राज़ी हूँ, तेरे दीन के दीन होने पे राज़ी हूँ। अल्लाह, मेरा ईमान है बिल क़द्र खैरिही व शर्रिही मिन अल्लाह, मेरे तकदीर के अच्छे फ़ैसले, अच्छे मामले और नापसंदीदा मामले तेरी तरफ से हैं। फिर बंदे की मर्ज़ी रब से मिलती है, फिर रब के फ़ैसलों को इंसान तनकीदी नज़रों से नहीं देखता, कुफ्रिया जुमले नहीं बोलता। तकलीफ़ तो आई, ईमान नहीं ज़ाया करता, फिर वो मान जाता है। अगर हम अपनी ज़िंदगियों पे राज़ी हो जाए ना, एक गहरा सांस लें और कहें हाँ यही था मेरा नसीब, मैं इसी काबिल थी, इसी में खैर है, आप देखेंगे कि आपके अंदर एक सुकून उतरेगा। जो लोग लड़ते रहते हैं ना हालात से, वो हालात नहीं बदल सकते। हर इंसान मुख्तलिफ़ तरह की नापसंदीदा चीज़ों से आजमाया जाता है। मसलन क्या क्या लिखिए अपने पास। एक तो आपको शरीयत की चीज़ें बताई हैं ना, कि जो चीज़ें इंसान को अच्छी नहीं लगती, माल खर्च करना अच्छा नहीं लगता, सिला रहमी अच्छी नहीं लगती, अपना माल अपने हाथों से कमा के गैरों को देना अच्छा नहीं लगता, हज करना मुश्किल लगता है। वो तो एक शरीयत है, वो तो आप अलग लिस्ट बनाएंगे। लेकिन इसके अलावा अमूमन लोगों को किस तरह आजमाया जाता है? किसी को औलाद के सदमे दे दिए जाते हैं, किसी को हैंडीकेप औलाद मिल जाती है, किसी की हेल्थ ख़राब हो जाती है, बीमारियाँ, किसी को शौहर मर्जी का नहीं मिला, किसी को ससुराल वाले अच्छे नहीं मिले, किसी को दौलत नहीं मिली, ये नहीं मिला, वो नहीं मिला, किसी को नेबर अच्छे नहीं मिले, कोई गरीब मुल्क में पैदा हो गया, किसी को शक्ल अच्छी नहीं मिली, किसी का रंग रूप अच्छा नहीं, किसी का कद अच्छा नहीं, किसी की आंखें छोटी, किसी की नाक लंबी, किसी की, यही गम है ना आज लोगों के। मान जाइए, कबूल कर ले यही था। अब देखिए, सारे डिप्रेशन दूर हो जाते हैं अगर इंसान रब के फैसलों को कबूल कर ले। असल में इस आयत को मान के बंदा रब की बड़ाई को मान लेता है कि अल्लाह तू बड़ा है, मैं छोटी हूँ, मुझे पता ही नहीं मेरे हक में क्या बेहतर है। किसी को बीमार कर दिया, लेकिन आपको मालूम है कि बीमारों के लिए क़यामत के दिन जो अजर होंगे, सही रिवायत में आता है कि जब उनको अजर मिलेंगे तो वो लोग जो सेहतमंद थे दुनिया में, वो कहेंगे काश दुनिया में हमारे जिस्म कैंचियों के साथ काटे जाते और उस बीमारी पे, उस तकलीफ़ पे हम सब्र करते और आज हमें भी यही दर्जे मिलते। हस्बैंड नहीं मिला मिजाज, मान लिया नहीं मिलता, कोई बात ही नहीं मिलती उससे, तो क्या सिर्फ इस पे नहीं शुक्र कर सकते कि है तो सही? कभी शौहर लड़े ना, झगड़े, नाराज़ हो, गुस्से से चीज़ें उठा के फेंके, तो आप उस वक्त कहा करें ए अल्लाह तेरा शुक्र है शौहर है तो लड़ा है ना, फुलां फुलां देखो उसका तो शौहर ही नहीं, देखो फुलां उसका तो जवानी में चला गया, वो फुलां देखो उधेड़ उम्र को पहुंच रही है अभी तक शादी नहीं हुई, कोई है तो लड़ा ना, फिर क्या हुआ? चले ससुराल, आप कहते हैं कि ससुराल का माहौल नहीं पसंद आता, आप नाराज हैं, रुखी दुखी सो रहे हैं, रो रहे हैं। नहीं, देखिए उन लोगों को जो किस तरह आजमाए जाते हैं। क्या आपने कभी ऐसी औरतों को नहीं देखा कि जिनके ससुराल वालों ने उनकी शादी तोड़वा दी, माँ ने बेटे को मजबूर करके तलाक दिलवा दी, बाप ने प्रेशराइज करके घर उजड़वा दिया। आप कहा करें शुक्र है अभी ऐसे बुरे तो नहीं ना, मसलन कोई नहीं बोला, खामोश रहा, आपसे सास ने बात नहीं की, तो आप कहा करें शुक्र करें गाली तो नहीं दे रही। किसी ने आपको घूर के देखा डांटा, तो आप कहते हैं चलो शुक्र है उठा के चीज तो नहीं मेरे ऊपर फेंक दी। इस्लाम जितना इंसान को ऑप्टिमिस्टिक बनाता है, दुनिया की कोई चीज़ नहीं बना सकती। काम एक ही है, रब के फैसलों को कबूल कर ले। छोटे होने की बात है ये, हाँ मैं छोटी हूँ। इय्याका नाबुदु व इय्याका नस्तईन, तू बड़ा है, मैं छोटी हूँ। अल्लाह हू अकबर, तू ही बड़ा है, मुझे नहीं पता मेरे लिए क्या ठीक है क्या नहीं। ऐसी सोच सही होती है कि इंसान सोचता ही रह जाता है, फिर कीचड़ में से फूल निकलते हैं। जब रात बड़ी गहरी होती है ना, तो उसमें से सुबह फूटती है। जब बड़ी गर्मी होती है ना, इतनी गर्मी होती है कि सांस खुट रहा होता है, तो एकदम आसमान से बादल आने लगते हैं, काले लहराते हुए छम छम बारिश होने लगती है। अल्लाह ताला यही दिखाता है। असहान तक रहो शैयों व हुआ खैरुल लकुम, तुम उसको ना पसंद करो और वो तुम्हारे लिए अच्छी हो। तुम्हें गर्मी अच्छी नहीं लगती, तुम एसी में बैठना चाहते हो, तुम्हारा एसी काम नहीं कर रहा, लेकिन देखो उस गर्मी में बैठने से तुम्हारे मुसाम खुलेंगे ना, तुम्हारे पोर्स खुलेंगे, स्वेटिंग होगी, तुम हेल्दी फील करोगे। तुम्हें सर्दी अच्छी नहीं लगती, तुम्हारी हीट काम नहीं कर रही, तुम कुड़ रहे हो, तुम जल रहे हो। नहीं, ठंड लगेगी, तुम्हारी बॉडी कांपेगी, तुम्हारे जिस्म के अंदर रेजिस्टेंस पैदा होगी, फिर तुम देखोगे कि इसमें क्या खैर है। तुम पे दुख आए, बीमारियां आई, परेशानियां आई, तुम्हें दुनिया में उसकी खैर मिलेगी। मेरा दिल कह रहा है इस आयत को आप हाईलाइट कर लें, लिख के लगाएं अपने पास, जहाँ बहुत नज़र पड़े आपकी, जहाँ आप उलझने लगें इस आयत को पढ़ लें। मैं इसको कोई वजीफ़ा नहीं दे रही आपको, हम जुल्म यही करते हैं, जो बात दिल को लगी उसका वजीफ़ा बना के 100 दफ़ा का लफ्ज़ लगा लेते हैं, और बस ज़्यादा मुश्किल हुई तो 1000 दफ़ा इसको पढ़ लो। नहीं, एक बार समझ जाओ कि तुम्हें नहीं पता, रब को पता है। और यही आयत मुझे इस चीज़ की तरफ माइल कर रही है कि मैं आपके सामने दुआ इस्तखारा भी रखूं। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम दुआ इस्तखारा अपने साथियों को इस तरह सिखाया करते थे जैसे कुरान की कोई सूरत। उसमें क्या कहते हैं, यानी जब कोई काम करना है, कोई इरादा कर रहे हो कोई काम, तो अल्लाह से मशवरा कर लो। अल्लाहुम्मा इन्नी अस्तखीरुका बि इल्मिक वस्तकदिरुका बि कुदरतिक वसअलुका मिन फ़ज़लिल अज़ीम। ए अल्लाह, मैं तुझसे सवाल करती हूँ तेरी कुदरत के साथ। मुझे पता है तेरे पास बहुत कुछ है, तू सब कुछ दे सकता है, तेरे हाथ में सारे खजाने हैं। बंदा रब की बड़ाई करते करते फिर अपने काम पे आता है। अल्लाहुम्मा इन कुंत तअलमु अन्न हाज़ल अम्रु खैरुल ली फी दीनी व माशी व आक़िबतु उम्री। ए अल्लाह, अगर तू जानता है कि ये काम मेरे हक़ में बेहतर है, मेरी दुनिया के हिसाब से, मेरी मईशत के एतबार से, मेरी आख़रत के एतबार से, फ़क़दिर हुली व यस्सिर हुली थुम्मा बारिक लीफी, फिर अल्लाह मुझे इसकी कुदरत दे, इसको मेरे लिए आसान कर दे, इसका इंजाम अच्छा कर दे। और अगर तू जानता है कि ये काम मेरे हक में अच्छा नहीं, اللهم إن كنت تعلم أن هذا الأمر شر لي في ديني ومعاشي وعاقبة أمري فاصرفه عني واصرفني عنه واقدر لي الخير حيث كان ثم أردني بي. اے اللہ، اگر تو جانتا ہے کہ یہ کام میرے حق میں برا ہے، میرے دین میں، میری معاش میں، میرے انجام کے اعتبار سے، تو اس کو مجھ سے دور کر دے اور مجھے اس سے دور کر دے اور میرے لیے بھلائی کا فیصلہ کر دے جہاں بھی ہو، پھر مجھے اس پہ راضی کر دے. کوئی بندہ ایسا ہے جو دل سے یہ دعا پڑھ لے تو اس کا دل اپنے کاموں پہ مطمئن نہ ہو؟ اسی لیے اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ جو استخارہ کرے گا وہ کبھی شرمندہ نہیں ہوگا. حضرت جابر رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ اللہ کے نبی صلی اللہ علیہ وسلم ہمیں کاموں میں استخارہ کرنے کی ایسے ہی تعلیم دیتے جیسے قرآن پاک کی کسی سورت کی تعلیم دیتے. تم میں سے جس کو کوئی کام کرنا ہو تو فرض کے علاوہ دو رکعت نماز پڑھے اور پھر یہ دعا کر لے. بس کوئی خواب دیکھنا، سونا، اس سے پوچھ، اس سے پوچھ، یہ بات نہیں. ہم نے روحانیت ختم کر دی دین کی اور وظائف والا دین قبول کر لیا. جتنا اللہ تعالیٰ کو اس کی صفات کے ذریعے سے پہچانیں گے، اس کا قرب محسوس کریں گے، اتنا ہی پتہ چلے گا. اور اپنے حالات اچھے نہ لگیں تو دنیا کو دیکھیے جا کے، ذرا ملیے لوگوں کو، ہاسپٹلس کا ایک چکر لگا کے دیکھیں، اپنی بیماری کم لگے گی. پاگل خانوں میں جا کے دیکھیں، مجنوں ہیں، دیوانے ہوئے ہیں، کپڑے پھاڑ رہے ہیں، ہنستے ہی جا رہے ہیں، روتے ہی جا رہے ہیں، میں تو نہیں ہوں ایسی، اللہ تیرا شکر ہے. بچے نہیں ہیں، مثال ہے، دیکھیے ذرا ان کے بچے جنہوں نے بچے گود میں رکھے ہوئے اور دو دو تین دن بچے اور سارے ہینڈی کیپ. شکر ہے اللہ تو نے مجھے بوجھ میں نہیں ڈالا. شکل اچھی نہیں لگتی اپنی، میں نے تو دیکھا لوگوں کو یہ بھی ایک چیز نہیں پسند. اللہ تعالیٰ کہتے تم ناپسند کرتے ہو اپنی شکل کو، ہو سکتے تمہارے حق میں اچھی ہے، کیوں؟ خوبصورت ہوتے دین بدل جاتا، نمائش کرتے گناہ میں جاتے. ایک چیز یاد رکھیے گا، جس کو جو نعمت ملتی ہے نا اسی پہ آزمائش آتی ہے. جو چیز آپ کو دوسروں سے زیادہ ملے گی نا اسی پہ آزمائش آئے گی. یوسف علیہ السلام کو حسن ملا تھا اور اسی حسن کی وجہ سے آزمائے گئے، پکڑے گئے. نہ اتنے خوبصورت ہوتے تو نہ اس عورت کے چنگل میں آتے اور جیل میں نہ جاتے. تو لہٰذا ہم سب کو اپنے رب کے ساتھ راضی رہنا ہے. واللہ یعلم وانتم لا تعلمون، اس کو پتہ ہے تمہیں نہیں پتہ. اور یہاں اگر بطور خاص قتال کی بات ہوئی، کتب علیکم القتال وہو کرہ لکم، تمہیں قتال برا لگتا ہے، دشمنوں سے لڑنا برا لگتا ہے، جہاد کو تم ٹیررزم کا نام دیتے ہو، تمہیں یہ انسانیت کی کوئی توہین لگتی ہے، تو یاد رکھو کہ جہاد اور قتال تو تمہارے حق میں بہت اچھا ہے. کیسے؟ یعنی آپ دیکھیے کہ اگر ہم اس آیت کو اس اینگل سے بھی تھوڑا سا ٹچ کر لیں کہ قتال فی سبیل اللہ واجب کیوں کیا گیا؟ ایسے ہی کر دیا جاتا ہے اختیاری، نہ کرو کر لو، مرضی ہے؟ نہیں. دیکھیے کہ دنیا میں رہنے کے دو طریقے ہیں، ایک ہے اللہ کا بتایا ہوا، وہ طریقہ ہے وحی کا، انسانوں تک پہنچا، اور ایک دوسرا طریقہ ہوتا ہے جو اللہ نے نہیں دیا، انسانوں کے خود ساختہ طریقے. دو ڈفرینٹ لائف سٹائل ہے نا. اب جب دو لوگ مختلف اختیار طریقہ کرتے ہیں، ایک رب کا بتایا ہوا طریقہ اختیار کرتا ہے، دوسرا اپنے من کا چاہتا ہے، تو دونوں میں ڈفرینس آف اوپینین ہو گیا نا، اختلاف ہو گیا. اب جب یہ اختلاف ہوا تو اس کا نتیجہ کیا نکلا؟ نفرت اور دشمنی میں بڑھا. پھر لوگ ایک دوسرے کو برداشت نہیں کر سکتے. اور عموماً جو لوگ اللہ کے راستوں پہ چلتے ہیں وہ لوگ दूसरे लोगों को अच्छे नहीं लगते। अल्लाह के रास्ते पे चलने वाले दलाइल देते हैं, ये वजह है इसलिए ये करते हूँ, ये अल्लाह का हुक्म है। अब वो लोग जो इस रास्ते पे चलना नहीं चाहते तो दलाइल के सामने हार जाते हैं, तो फिर इजहार करते हैं तशद्दुद के ज़रिए, टॉर्चर्स, इस तरह का रास्ता अख्तियार करते हैं कि जिससे इनको अल्लाह के रास्ते पे चलना मुमकिन न रहे, अपने नज़रिए के मुताबिक जीना अच्छा न लगे। फिर ऐसे वक्त में क़िताल फ़ी सबीलिल्लाह वाजिब हो जाता है, यानी क़िताल जिहाद का एक दर्जा है। जिहाद की किस्में बहुत सारी हैं, पढ़ेंगे आगे इंशाअल्लाह ताला। क़िताल उसका एक दर्जा है। कब है? जब लोगों को अल्लाह के हुक्मों के मुताबिक जीने न दिया जाए तो फिर इंसान दिफा के लिए जिहाद करता है, लेकिन इसकी शराइत हैं। हाकिम वक्त है, वो डिक्लेयर करेगा, मुस्लिम लीडरशिप हो, वो बताएगा कि किस वक्त क्या करना है। तो इसीलिए फरमाया कुतिबा अलैकुमुल क़िताल वहुव कुरहुल लकुम। और आज के दौर के लोगों को तो बड़ा ही बुरा लगता है, मुझे तो डर है कि आने वाली नस्लें इस चीज़ का मुतालबा ही ना करने लग जाएं कि जिहाद का टॉपिक इस्लाम से निकालो। ये तो बड़ा इंसानियत सोच है, इंसानियत सोच है। वही लोग जो इंसानों को मारें, कत्ल करें, उनकी जाने लें, कोई हर्ज नहीं, लेकिन इस्लाम के नाम पे धब्बा लगा देते हैं कि इस्लाम बड़ा सख्त मज़हब है। तो ज़रूरत है अपने जहनों को खाली करने की और औलादों को, नस्लों को, कि अपने दिफा में हाथ उठाना फितरत का असूल है। बच्चे को भी कोई मारता है तो वो भागता है, आप मक्खी को मारते हैं तो उड़ जाती है, कॉकरोच को मारेंगे तो वह भाग जाएगा, तो क्या आप तर्स निवाला बन जाएंगे दूसरों के सामने? लेकिन इंसान को ये हुक्म बुरा क्यों लगता है, नागवार क्यों लगता है? क्योंकि इन कामों में मेहनत करनी पड़ती है। फिर इसी तरह आप देखिए कि फरमाया कि वह आसान तक रहु शैयन वहु व खैरुल्लकुम। जो चीज़ें तुम्हें बुरी लगती हैं हो सकता है वो अच्छी हों, लेकिन वह आसान तो हिब्बू शैयन वहु व शर्रुल्लकुम। अब ये उसका ऑपोजिट रुख है, जो चीज़ें तुम्हें अच्छी लगती हैं वो बुरी होंगी। मसलन इंसान को क्या अच्छा लगता है? दुनिया के फ़ायदे चाहना अच्छा लगता है, दुनिया के लिए जीना अच्छा लगता है, ऐसे शख्स का आखिरत में कोई हिस्सा नहीं। इसी तरह इंसान को आज़ाद ज़िंदगी पसंद आती है, वो चाहता है किसी से ना बंधे, बस फिरता रहे इधर उधर। एक दर से बंधना ही तो मुश्किल है, मुशरिक दर दर का भिखारी, हर जाई हर जगह मुंह मारने वाला। तो कहा नहीं, फ़ायदा किस में है? रब की रस्सी में खुद को बांध लो। फिर इसी तरह इंसान कुर्बानी वाले दीन से खुश नहीं होता, इसको वो दीन चाहिए जो फ़ज़ाइल के बुनियाद पे हो। छोटे छोटे कामों पे जन्नत की खुशखबरी, ये वजीफ़ा पढ़ लो तो इतना सवाब, ये पढ़ लो तो इतना सवाब। अल्लाह ताला ने सब को चुप करा दिया कि वल्लाहु यालमु व अंतुम ला तालमून। ये आखिरी हिस्से पे भी मैं आपको एक एक्टिविटी दूंगी कि लिस्ट तैयार कीजिए, हमें क्या अच्छा लगता है उसकी लिस्ट लिखें, और फिर उसके आफ्टर इफ़ेक्ट्स देखेंगे इंशाल्लाह ताला हम कि वो कैसे होते हैं। हिंट दे देती हूँ क्योंकि आप लोग काफ़ी यूज्ड टू हैं पहले हिंट लेने के। मसलन आप देखिए कि हमें क्या अच्छा लगता है, हमें स्पाइसी खाने अच्छे लगते हैं, स्टमक के लिए ठीक होते हैं, हमें चॉकलेट्स अच्छी लगती हैं बच्चों को, चले हमें तो स्वीट्स अच्छी लगती है ना, मिठाई अच्छी होती है हमारी सेहत के लिए, हमें आर्टिफिशियल चीज़ें अच्छी लगती हैं हालांकि फ्रेश चीज़ें अच्छी होती हैं। इस तरह की आप एक लिस्ट तैयार करेंगे, ये आपका होमवर्क है। आप अपने ग्रुप्स में इस वीक में डिस्कशन जब करेंगे ग्रुप मीटिंग्स में, तो उसमें लिस्टें तैयार करेंगे कि हमें क्या अच्छा लगता है लेकिन वो हमारे हक में अच्छा नहीं होता। सूरत निसा की आयत 95 में भी अल्लाह ताला ने जिहाद ही की बात की कि तुम इसको बुरा समझते हो लेकिन हकीकत में ये अल्लाह के लिए, अल्लाह की नज़रों में अच्छा है। سورۃ توبہ کی آیت 38 میں بھی یہی بات ہے کہ اذا قیل لکم انفروا فی سبیل اللہ ثاقلتم فی الی الارض، جب تمہیں اللہ کے راستے میں نکلنے کی دعوت دی جاتی ہے تو بوجھل ہو جاتے ہو، اور رضیتم بالحیات الدنیا، کیا تم دنیا کی زندگی پر راضی ہو گئے، من الاخرہ، آخرت کو چھوڑ دیا، چلو ٹھیک ہے، فما متاع الحیات الدنیا فی الاخرہ الا قلیل، دنیا کی زندگی آخرت کے مقابلے میں بڑی تھوڑی ہے. ایک روایت آپ کے سامنے رکھوں گی، ایک صحابی کا ایک ایسے غار سے گزر ہوا جہاں کچھ ہریالی اور پانی تھا، وہ جگہ ان کو پسند آ گئی. انہوں نے اپنے دل میں سوچا کہ تارک دنیا ہو کر اب یہیں رہ لوں، پھر نبی صلی اللہ علیہ وسلم سے اجازت چاہی تو آپ نے فرمایا، میں یہودی یا نصرانی بنانے کے لیے نہیں بھیجا گیا، بلکہ میں ایک صاف ستھرا دین دے کر بھیجا گیا ہوں، اور قسم ہے اس ذات کی جس کے قبضہ قدرت میں محمد صلی اللہ علیہ وسلم کی جان ہے، فقط صبح یا شام جہاد میں چلا جانا ساری دنیا و ما فیہا سے بہتر ہے، اور صفے جہاد میں فقط ایک دفعہ تمہارا کھڑا ہو جانا 60 برس کی نماز یعنی نفلی نمازوں سے بہتر ہے. یہ مسند امام احمد کی روایت ہے. تو یہ تھا رکوع نمبر 10.